ya nasata nisi Banisi ya kimuitaka Dako kyo ya koko wepi Jipika सुतै यहाँ महानगरपालिका इङ्गेवया मेट्रो एफएम कुपिफुतिको मेघार्जन नेपाल मण्डल नियन्त्रण नचना दिमछित जे उदय नोस्यामिया थौ नेपाल समेत चिन्चसाव सुइन्यात पहिला थौ त्रियोदशी सञ्चारमा नेपाल मण्डलले दक्ले नापाङको भयभुख अन्यभएको दिशा नेपाल मण्डलले निकोको पनि नेपाल मण्डल डब्लु मङ्का सङ्घर्ष समिति न आन्दोलनीय घोषणा एकजुटो आन्दोलनीय घोषणा यहाँको नीति ठिटी कथा यहाँ तयारी ज्याझोन यहाँको छ थो तयारी ज्याझोको कथा यहाँ हुन अलि आन्दोलनीय ज्याझोको ज्याको भई थै विषयले सल व्याकेको नीति थौँ पुन त्यतिको डु मङ्का सङ्घर्ष समिति दुथ्यान्चोङको ठिटी कथक मध्ये छगो निवातेको राष्ट्रिय सङ्गठन निवादिए दबोय नाय नरेश तामाका विषय सहल देखेको छ आइत रहेछ भने तपाईँ थापा थौँ या मुमु भुख संविधानीय विवादित अन्तर्वस्ती सहमति चोलाकीको खे दल त गम्भीर संविधान सभाध्यक्ष पाके सभासद त्यो त रुलिङ सभासद त असफल जीको खे ज्ञाचीको संविधान सभाध्यक्ष या प्रस्तावन हुग तरङ्ग माघ आठ या जख सुरक्षा नीति सत सेना न सर्के वैगो वा मङ्का सङ्घर्ष समिति न आन्दोलन घोषणा यही हो संविधान सभाय मुख्य पिङ्गो पक्षय शीर्ष नेता तय दटी संविधान सभाय विवादित अन्तर्वस्ती सहमति चोलाकीको विषयले गम्भीरतापूर्वक सहल सुर जोगदो पूर्व निर्धारित कार्यतालिका कथम माघ आठे संविधान जारी आएको लक्ष्यले चाहिँ पिङ्गो दलले शीर्ष नेता तय दटी उकथय सहल सुर जोगो ख प्रधानमन्त्री निवास बालवातारे शनि बालवातारे शुक्रबार निनसाई इलनिसे सुरु जोगो सहल शनिले लिबाकतको चोगो द्विपक्षीय त्रिपक्षीय बहुपक्षीय सहल या इले संविधानीय दकमा विवादित विषयले गम्भीरतापूर्वक सहल सुरु जोगो जानकारी बैठकीय नेता त्यस बैठकीय सहभागी नेता त्यस जानकारी दिएको थियो संविधान निर्माण प्रक्रिया वैगो संविधान निर्माण प्रक्रिया मेगो लपु मालिको नीति वैकअपिन्छ कार्य सञ्चालन नियमावली 2070 नियम 170 बमोजिम सभाध्यक्ष अधिकार प्रयोग यान मस्यौदा तयार वा जनता छोएको विषय लिसे सम्बन्धित तिथि नियम निलम्बन या प्रस्ताव यहाँ दिएको ख शुक्रबार यो बैठक लिपा काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल मिले मजुको विषय मिलिएको नीति सहलजुको दासे शनिबार हाक्न सहलजीको जानकारी दिएको थियो ख मिले जिल्ला घातैको पत्रकारिताको जिज्ञासा यता कया वेकलतै दिएको थियो मिलिएको नीति थपी बैठक सूचनाको ख दक आहता भएको स्थिति मरो एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी सत्ता पक्ष थपिन्छ तयको नेगो प्रदेश लगायत प्रस्ताव नेगो विकल्प खुल्ला रूपमा सहल या त स्वैचनको धारणा तैदिएको वा उको विषयले विपक्षी दलले लिसरास मौवनीको कना दिएको ढो नेत्री भण्डारी सहमति मजुलास प्रक्रिया भनेको मुखरघाटी कसै विवाद या छोछौँ विषय त थाहा तयार जोसान संविधान जारी या मार्गाइको थाउ पनिको माग जुगो ख वेकमा कना दिएको ढो नेपाली काङ्ग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्गा तैदिल पेङ्गुनी पक्षीय शीर्ष नेता तयदटि संविधानीय सहमति जी लिवन्तनीको विषयवस्तु सहमति चुनाकीको नीति चुनाकीको विषयले खुल्ला रूपमा गम्भीरतापूर्वक सहल जोगो जानकारी व्यादिएको ढो वेकलम माग आठे संविधान जारी आमाथिको सकारात्मक सोचाइ लिसे सहल सुरु जोगो जानकारी न व्यादिएको ढो संविधान सभा सभाध्यक्ष सुभाष चन्द्र निमाङ माघ आठ गते संविधान हेमास थम बिस नेमास नेगो जीका बियोगो अभिव्यक्ति या त कया टिप्पणीमा या त सभासद या त रुलिङ या रुलिङ यहाँको डो संविधान सभाय शुक्रबार बैठकै सभाध्यक्ष संविधान सभाय शुक्रबार बैठकै सभासद त्यस अध्यक्ष नियमाङ्गी अभिव्यक्ति या त कया टिकटी पनि यहाँको सूर्यना हे वा अध्यक्ष उकथाय रुलिङ यहाँ दिएको ख विवाय कार्यव्यवस्था परामर्श समिति नियमाङ्ग शीर्ष दलीय नेता त्यस बैठकै बिस तोरेको अभिव्यक्ति बिगो ख अध्यक्ष नियमाङ्गी तापु या त कया सभासद त्यस फरक फरक टिप्पणी यहाँको ख गुलिसिन संविधानले साझा मस्यौदा दिएको जिम्मेवारी निमाङ्गत बिमाको तर्क बेगो खस गुलिसिन मजुको र घाँस सुझाव बेगो ख बैठक नेपाली काङ्ग्रेसीय सभासद गोपाल मान श्रेष्ठ सभामुख टिप्पणी सभामुख टिप्पणी सकारात्मक जोग्ने सभामुख्यले जिम्मेवारी बिउस उके निकास प्याउको जुगु जुग्ने ठो उपयुक्त जुगर घाटेको तर्क तैदिएको ख श्रेष्ठ अध्यक्ष अभिव्यक्ति या त कया अभिव्यक्ति या विषयले टिप्पणी यासे अध्यक्ष नियमाङ्ग विषय बना भएको उक्तान नमया त टुलिङ यहाँ दिएको ख माग आथे संविधान एगो विकल्प मडुको तर्क तसे सभासद श्रेष्ठ उके नीति प्रक्रिया बाहेक मेगो विकल्प मडुको न चर्चा यहाँ दिएको ख शीर्ष नेता त्यस शीर्ष नेता त्यस सहमति या मुफ्त राष्ट्र निगोको तह नेता त्यस जिम्मेवारी बित वेक्ल इनापियन दिएको ख ठोक तह नेपाल नेकपा एमाले सभासद राजेन्द्र पाण्डे विजय दिनचुङ डिका जोसानो माग ध्यानचुङको ज्याएत विजय डिका जोसानो माग आठे संविधान जारी यामाको विचार तैदिएको ख अन्तरिम संविधान या दलीय सहमति चिन्नुको खुसी संशोधन जोनचुङको तासे सभासद पाण्डे नोगो संविधान या त संशोधन या नभए थपक ध्यान जारी याफैको विचार तैदिएको ख माग आथे संविधान जारी आए त दलतेको प्रतिबद्धता या त जनस्तर पाखे गम्भीर नेस थाना हाइचुन्चोको इले संविधान सभा अध्यक्ष सुभाष नेमाङ विशेष अधिकार पाखे संविधान जारी आए त अग्रसरता किने हो नोगु नेपाली राजनीति नोगु तरङ्ग बोलान भएको थियो नापाङको संविधान सभा या संविधान जारी आएको इले असफल साबित ज्या विगतन जोको पृष्ठभूमि या त निकोको संविधान सभा सभाध्यक्ष नेमाङ निर्धारित इले निर्धारित मिति संविधान जारी या नीति विशेष भूमिका खनिदेऊको कारण स्पष्ट सन्देश बिउ थासे नोगो तरङ्ग उत्पन्न जोगो ख विवाह या कार्य व्यवस्था परामर्श या बैठकै प्रमुख शीर्ष दल या नेता त्यो निहने सभाध्यक्ष नेमाङ निगो सन्देश निकै गम्भीर ढङ्ग प्रभावित प्रवाहित एनडीको ख नापा सहमति याको जिम्मा दलतेको या ख वा जुइनमा हो तर नापाङको संविधान सम्बन्धी आतको न दलते दटी स्वार्थ स्वयान थप्नेको स्वार्थ स्वयान थाउने मफुको राशे सहमति निर्माण लगभग असफल जोगो उके आवैको सम्बन्धी सहमति मजल राख संविधान सभा अनन्तकाल तक अन्य बन्दी देखी फैमकेका तैदिएको ख शीर्ष नेता त्यो दलीय स्वार्थ या त त्यागेन राष्ट्रिय हित नीति थगो भूमिका सच्याएन तत्काल सहमति निर्माण याको तत्त्वको दबाब सिर्जना यासे वेकन मेगो सन्देश न बिगो ख मेगो सन्देश सहमति मजुल रहेछ बाह्र अड्काउ फुकाउ विधेयक पाखे संविधानीय मस्यौदा हेको जिम्मेवारी जोगो तासे दक्षिको विचार दुथ्याका सन्तुलित रूपमा मस्यौदा हे त थ सक्षम डुगो ख तैदिगो ख दक्षिके उत्तिका भालाको सन्तुलित सम्बन्ध तया स्वेतन नुग्ले मस्यकीको कथा मृदिवासी सभाध्यक्ष नेमाङ राष्ट्रिय हित नीति न्याथिन्याको मु फुली महासन निर्धारित इले संविधान जारी हेको याको नीति थ न्याने न्याने हुनेको जिर्गा सन्देश बिह प्रमुख दलीय शीर्ष नेता त मछिङको अवस्था लागु ख तत्काल सहमति यान कोच्याकेको वा थर्ड जिम्मा बित संविधान सभा या अध्यक्ष नोगो प्रस्ताव संविधान सभा या नियमावली खनिदेव शीर्ष नेता त मछिङको अवस्था लागु ख थोले उहीको माग आठ गते संविधान सभा संविधानीय नापाङको मस्यौदा निर्माण नीति संविधान सभाध्यक्ष सुभाष चन्द्र नेमाङ तहको प्रस्ताव या त कया प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादी गम्भीर असहमति पोखेको थियो शुक्रबार पार्टी मुख्यालय छ पत्रकार सम्मेलन यसे संविधान सभा अध्यक्ष नेमाङ प्रस्ताव नेकपा एमाले योजना वको खडासे ए माओवादी गम्भीर आपत्ति पोखेको ख सभाध्यक्ष नेमाङ बिहिबार संविधान सभा कार्य व्यवस्था परामर्श समिति बैठक प्रमुख दल त्यो त वैगो सोमबार दुने संविधानीय अन्तर्वस्ती सहमति चुलाकीमा पुग्छ मस्यौदा तयारीको जिम्मेवारी थत बित प्रस्ताव यहाँ दिएको ख सभाध्यक्ष तको अधिकार थत बित तासे बिउको अभिव्यक्ति या त नापा जुजु महेन्द्र वा ज्ञानेन्द्र बिउको ठेन्जाको अभिव्यक्ति जुलरका एकीकृत माओवादी या प्रवक्ता दिनानाथ शर्मा प्रतिक्रिया बिउको दो दकुवा नियमावली या त छके तया संविधान सभा या मस्यौदा थम हेको रका सभाध्यक्ष एमाले योजना न्याउने त सुवाको टोप वेकल ब्याधिएको दो संविधान जारी आएको मिति 97 चुन्चोङको दोसर मेखे दल्तेको दटी विवाद हुन उग्र रूप कया भए चुन्चोङको दो ठो अवस्था त सोएको इले ध्येय सुरक्षा संवेदनशील जोगो तासे सरकार केन्द्रीय सुरक्षा समिति या बैठक पाके दकौँ सुरक्षा निकाय त उच्च सतर्कता चुनित निर्देशन बिएको थियो पूर्व घोषित जाँचो कथन दल्तेस कोचेको इले संविधान जारी आएको अवस्था लगभग अन्त्यजी टुङ्को पनि संविधान कोचेको मिति चाहे जो पनि समूह वा मेघको अनुकूल संविधान मौल लाछ जारी मजीको अवस्था जी भएको द्वन्द्वयत ध्यानेतया सुरक्षा व्यवस्था कडायनको गृह मन्त्रालय उच्च स्रोत जानकारी बेगुदो आतंक आन्तरिक व बाह्य रूपन निगुनी विषयले देय सुरक्षा गम्भीर खतरा दुगो राशे केन्द्रीय सुरक्षा समिति उत्तर व दक्षिण सीमा कडाइएको यसले चाहिँ राजधानी या सुरक्षा व्यवस्था यत्न चुस्त त्यो नीति दक सुरक्षा निकाय त निर्देशन बिगुन्दिने यहाँको खम अधिकारी कथ तराई व हिमाली नाप पहाडी पहाडी लगाय सीमावर्ती क्षेत्रीय सुरक्षा व्यवस्था सशक्त या मागु व लिपाङको सुरक्षा निकाय सुझाव लिप उप समिति समिति उक्त निर्देशन बिगुन्दिने यहाँको ख संविधान सभा दुठ्याको दुमुठ्याको पहिचान पछि धर्तेको सुइगु राजनीतिक दलीय गठबन्धन पाके ठाउँ डिया न्यानियागुनी जिल्ला जनशक्ति प्रदर्शन या नीति व्यापक तयारी सुरु आगो ढो निगोको चरण या आन्दोलन या चले ठाउँ डिया छकुला प्रदर्शन या त्यो ख प्रदर्शन या तयारी या चले एकीकृत माओवादी संघीय समाजवादी पार्टी नेपाल राष्ट्रिय पार्टी नाप सुइगुनी पार्टी नेता त आन्तरिक बैठक या त व्यस्त जोगदो ठाउँ या ठाउँ डेया न्यानियागुनी जिल्ला प्रदर्शन याएको छोले सोनिगाय नीति न व्यापक तयारी जाँचको ख ताको दो सोनिगाय सोङ्गो जिल्ला मध्ये यहाँ प्रकृति मन्दमा जुलुस पिकिया शान्ति पार्टीका रत्न पार्के सभा याना कोचाकीको ज्याजो तयत रहेको छ अझ यो लय लगाउँ खेलाउन जुलुस पिकिया मङ्गल बजारे सभा याना कोचाकीको ज्याजो तयत रहेको छ टुक्ता खोपा च्यामसिङ लागा जुलुस पिकियाको तयारी याएको छ उप प्रदर्शन व सभा स्विगु दलिया स्विगुलिङ दलिया नेता व कार्यकर्ता त थत अपिनेको पार्टी या प्रयोजना सहभागी जुटौँका सुइगो दल प्रदेश स्तरीय बन्द ज्याजोतर्फ तैतिताको दु पद्मरत्न तुलाधारी नेतृत्व दुगो आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल पाखे मिघनिसे निगोको चरणीय आन्दोलन आन्दोलन सुरु आएको दो पहिचान साहित्य संहिता जाति भाषा नाप फुक खेले समानता या माग यासे सङ्घर्ष यानको उप आन्दोलन लगातार रूपमा सोनु तक संविधान सभा केराउ याएको ज्याजोन घोषणा याएको ढो नापाको चरणीय आन्दोलन कोचारुङका छगु पत्रकार सम्मेलन यासे निगुको चरणीय आन्दोलन या ज्याजो कथ पुष मशान्त तक प्रचार प्रसार अभियान अथे निग पुष अठार गते युवा विद्यार्थी त कोटेश्वर स्थित किराँत यायो खाय सभा हले पेला यासे आदिवासी जनजाति स्वयंसेवक दल गठन याएको ख ठाउँ पुष 19 गते राष्ट्रिय युवा पेला 21 गते निसे 24 गते तक अकुपाई बानेश्वर 22 गते निसे मिसा अन्तर्क्रिया ज्याजो अथवा 24 गते राजनीतिक दलीय शीर्ष नेता त निसे अन्तर्क्रिया पुष 27 गते बसन्तपुरी विरोध सभा माघ 2 गते ये शक्ति प्रदर्शन नाप सभा अठे माग छ गते निशे आठ गते तक संविधान सभा या पेङ्गुली दिशा संविधान सभा केराउ याएको ज्याजो तैतताको दो जनजाति मधेसी नाप उत्पीडन लागू समुदाय अधिकार प्राप्त मजुतले सम्झौताहीन आन्दोलन याएको घोषणा सहित आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल सङ्घर्ष यानको दो नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति मुजा मिघ चौगदो न्याकोको नेवा एकता दिवसीय समीक्षा नापन लघु ज्याजो तयारी आएको नीति मिघ सङ्घर्ष समिति बैठक चौगु खस मिघ न उप बैठक चौगु ख सङ्घर्ष समिति दुठाको कथकीय नयाँ पिनीको उपस्थिति मिघ बैठक नेवा एकता दिवसीय सहभागी ज्याजिपिङ शक्षित सुभा बिघको प्रस्ताव पारित आएको खस ठाउँ क्षेत्र पार्टी पार्टी प्यालेसे छगु ज्याजो यासे ज्याजो यासे नेवा एकता दिवसीय गुहाली आपिन्त सुभा बिघको जोगदो ओहिको 22 गते नेवा ल्यामतेको प्रचारात्मक प्रशिक्षण बिघको निर्णय याएको दो उगो ज्याजो यलाई अशोक पार्टी प्यालेसे जी बैठक सञ्चार सम्पर्क वा गाँ पेलाया जिम्मा नेपाल खड्की सेवा समिति नायक मनोज नेवा खड्किया त बिघको दो अठे आर्थिक व्यवस्थापन या पाला यलाय ज्यापु समाज या नायक मङ्गल महर्जन या त बिघको दो सांस्कृतिक पक्ष या पाला एकीकृत नेवा राष्ट्रिय मुक्ति मोर्चा या नायक दिलीप महर्जन अथे प्रशिक्षण व्यवस्थापन या पाला ज्याप महाकुथिया नायक राजभाई जगमी थिथि जनजाति संस्था तलिसे समन्वय याको पाला नेवा देवया नायक नरेश ताम्राकार स्वयंसेवक व ल्यामतेको पाला सङ्घीय नेवा सङ्घीय नायक मनरत्न साक्य प्रचार प्रसार व ये या वडा नपतुवा भेला या पाला नेवा जागरण मञ्च नायक सुजी बज्राचार्य व नेवा राज्य स्तरीय क्षेत्रीय सम्पर्क याको भेला क्षेत्रीय सम्पर्क याएको पाला नेवा दिएकुथी नेपाल मण्डलले नायक मोहन बहादुर महर्जन या त बिघको दो 22 गते यो प्रशिक्षण ज्याजो ढुङ्गा नेवा त्यसमा थकुए कथा या आन्दोलन ज्याजो पितु बिघो नाप्नाप पहिचान या मुद्दा जोना आन्दोलन या नोइसको जनजाति नाप राजनीतिक दलीय मोर्चा घोषणा याएको ज्याजो यता न प्रतिबद्ध एकीबद्धता पङ्केको निर्णय याएको दो थुसी या तीर्थ हेर शेर्पा नेपाल मण्डल टेलिभिजन या भाइकाजी महर्जन या त ल लागो दो मेवाजुको छगो ज्याजो या दठे मुहुपहाँ जनकवि दुर्गालाल श्रेष्ठ उगु शेर्पा ल लागो ख मङ्का थुकु तथा बचत ऋण सहकारी संस्था मंकातोकु बचत तथा ऋण सहकारी संस्था खुकाको दमुजाय चले उगु ज्याझो जुगु ख लिसे उगे ज्याझोले थगु जीवन जीवन काछि प्रेसिया ज्या संलग्न ज्याचना दिम खर्गमान वज्राचार्य त सम्मान्य लिसे छगु लाख तक दाल ल लागु ख निर्देशक बीको यनोइसुङको गंकी तोसा वसन्तरा शेर्पा थुक्सी मैथिली भाया उपन्यासकार राम परोस कापडी भ्रमर या त बीको निर्णय यागुदो नेपाली खस नेपाली लगायत थिति भाषा उपन्यास चोइपी उपन्यासकार त ठोसिर्पा बीको यनोइसुङको ख निर्देशक ठोको शेर्पा नेपाल भाषा खस भाषा व विविध भाषा अन्तर्गत या उपन्यासकार त बीको यनोइसुङको ख तोसा गंकी वसन्तरा प्रतिष्ठानीय आनकिन चोको मुझ्या उगु निर्णय यागु ख अठे तोसा स्यामी सिर्जना प्रसाद पुरस्कार थोक्सी गायक संगीतकार लिसे मिस्वामी दीप श्रेष्ठ या त बिगु निर्णय यागु थो निरोतक या थुको धनराशि या त थोक्सी वृद्धि याना निरोतक जनै निरोतक दा बिगु निर्णय उगु बैठक यागु थो ठोयको क्योचको सहलो खुनु छगु ज्याजो दथे उगु निगुलिन शिर्पा ल लै उगु हे ज्याजोले प्रतिष्ठान पाखे पिथनीको उपन्यासकार मथुरा स्यामी या नुगु नेवा पाया या उपन्यास राप या न पितुभुज्या यगु गोसादो भूखण्डी पाखनासका मुमु भूख संविधानीय विवादित अन्तर्वस्ती सहमति चोलाकी खे दल त गम्भीर संविधान सभाध्यक्ष पाखे सभासद त रुलिङ सभासद त असफल जुगको खे ग्याचेको संविधान सभा अध्यक्ष या प्रस्ताव नुगु तरङ्ग माघ आठ ज ख या सुरक्षा नीति सेना न सर्के वैगो व मङ्का सङ्घर्ष समिति न आन्दोलन कोसाइगो नेपाल मन्त्रीले नापाङको भूख कथा निको गुब नेपाल मन्त्री तब जनाएको चाहिँ पलख रचना दिछ छे दुनिया फोहोर सतक चुकावा गल्ली न्हनी लाथे वान्छे गुबानी तोतिनु फोहोर वान्छ धया तगु थासे जको बना फोहोर वान्छ या सहर सुचुकु चु यागु ज्या ग्वाली यानु ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु बिग मार्ट सुपरमार्केट अब तपाईकै टोल छिमेकमा ए तिमीलाई थाहा छ बिग मार्ट सुपरमार्केट त हाम्रो टोलमा पनि खुलेछ नि ए हो र त्यसो भए त हामीलाई पनि ग्रोसरी सामानका लागि ढुक्क भएछ बिग मार्ट सुपरमार्केटको 10 औं शाखा क्षेत्रपाटीमा डिसेम्बर 24 तारिकदेखि शुभारम्भ भएको छ बिग मार्ट सुपरमार्केटको 10 औं शाखा सञ्चालनमा आएको उपलक्ष्यमा सम्पूर्ण बिग मार्ट स्टोरहरूबाट 22 वटा दैनिक अत्यावश्यक उपभोग्य सामानहरू महासस्तोमा उपलब्ध गराउँदैछौँ छिटो गर्नुहोस् स्टक सीमित छ यो योजना पुस 21 गतेसम्म मात्र लागू हुनेछ हामी बढ्दैछौँ तपाईँको घर छिमेकमा पुग्दैछौँ बिग मार्ट सुपरमार्केट हसिया न सजानी से बनी सी अखिमुई तक दको खोया खकवे पी जिपिका नेपाल मन्त्रीले निको गुब नेपाल मण्डल दबले छितलसको सञ्जना थौ नेपाल मन्त्रीले निको गुब नेपाल मण्डल दबले नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति या आनकिन चङ्गको बैठक नेवाते गुन आन्दोलन या ज्याझो घोषणा यहाँको तयारी यहाँको ढो नेवाटेसँग थगुहे कठ या आन्दोलन ज्याझो पिटुपीको नाप पहिचान मुद्दा जोडा यहाँ आउन चङ्गो अथवा आन्दोलन चङ्गो दलीय मोर्चा हो नेमीको ज्याझो यता न ऐक्यबद्धता पुगेको रहेका निर्णय आएको थियो नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति ठुके नीति ठुवाईको 22 गते नेवा ल्यामटेको छ प्रचारात्मक प्रशिक्षण दिएको ज्याझो तैताको छ उको प्रशिक्षण लिपा नेवा आन्दोलन अथवा नेवाटेसँग ठगुए कथा आन्दोलन ज्याझो पिटु बिएको छ गोटो नेवाटेसँग ठगुए कथा आन्दोलन पिटु बिएको गाटेको नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति पिटु बिएको ख ठो आन्दोलन गुज्याएको छु अलि थो आन्दोलन या तयारी या नीति छुक न्याउनेको जुले छ अहिले ठो आन्दोलन त न्याकीको नीति सङ्घर्ष समिति कुकुथ प्रचारात्मक अभियान त न्याकी अथवा विभिन्न समुदाय नाप कुकुथ समन्वय यही ठो विषय त कया सहल व्यकीको नीति नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति दुध्यान चौको छौ कथक नेवादेको राष्ट्रिय संगठन नेवादीय दबुय नाय नरेश तामलाकार त बोला त्यतिको दु वयको तलसको सिया पाके भने नरेश तामलाकार जो चितलसको सेन्तना जो जला पास चुबादु हजुर नरेश जो आतो मंका संघर्ष समिति आन्दोलन कोसना यर्गा थाको दु नेवादेको थौय कठाय आन्दोलन या कोसना यर्गा थैबि खल्जु दु नेवादेको थौय कठाय आन्दोलन हामीले गजाको आन्दोलन गयु ख थो नेवादेको थौय किसिमे प्रकार आन्दोलन दै छि नेवादेउ पहिचान सहितयु त्यो संविधान चेक्यु नीति जिसमा चाहिँ दबावमूलक आन्दोलन त छ उके नीति चाहिँ हनेवामा चाहिँ नेवा नेलवा पद्मरत्न तुलाधर जुयु नेतृत्व गठन जुयाथुङ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल लिसे तालमेल याना व आन्दोलन त जिसमा चाहिँ गु एकबद्धता पङ्का व आन्दोलन छौ कटक कथ नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति नन्दु होइन होइन चाहिँ सकल भला नेवा त छप्पन छदी जुया अहिले चाहिँ आदिवासी जनजाति दलित मधेसी महिला जिउने लगात वर्ग इपिलिसे चाहिँ एकबद्ध दियादे चाहिँ आन्दोलन ग्याउ वो आन्दोलन चाहिँ संविधान सभा चाहिँ पहिचान सहित सङ्घीय संविधान देखि चाहिँ दबाब सिद्ध नै थोया किसिमले आन्दोलन ख थो चाहिँ छिउ चाहिँ आतकै छिउ स्वरूप चाहिँ शान्तिपूर्व आन्दोलन या दबाब या दिवे थु किसिमले ठुके नीति चाहिँ विभिन्न चाहिँ दिदे आदिवासी झुल जनजाति झुल दलित झुल उत्पीडित लान्छु चौबी झुल लुने लागु वर्ग झुल उयोपि नपना समन्वय यामल उके उली बाहेक हाल नेवाटे ये गु संगठन त जातीय संगठन त दो खल पुच त दो इभि नपना समन्वय यामा दो थो समन्वय याम लागि चाहिँ गुठन या हुन्छ आन्दोलन त एकदमै सक्रिय रूपमा आउट निर्णायक आन्दोलन छुङ्कु खडीले छुङ्क हो ज्यारी नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति थिथि खटक त्यस्तो थठयु खटकै आन्दोलित या ठठै घटकै ल परिचालन या जिम्मा दे दु न पनि चाहिँ दु जिल आठवे न हान ठुटपट्टि त चाहिँ कार्यक्षेत्र व्यापक या नीति चाहिँ डक्वेस्तो चाहिँ जिम्मेवारी बाँध फाँट याना उसलाई ठठ छौ छौ क्षेत्र क्षेत्र छौ छौ छमछम यस्तो चाहिँ केन्द्रित याना वो क्षेत्र अपवती केन्द्रित याना ज्याजो ज्याक्यु नीति नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति र आ गु चाहिँ डु घटक त्यस्तो अझ चाहिँ सिबेन उठो घटकै डुपी मर्पी डक्क नेवा त्यस्तो चाहिँ परिचालित या ठो आन्दोलन कोक्यायो नीति चाहिँ जिम्मेवारी बाँड फाँट चाहिँ भयो बैठकमा जुडु वे किसिममा चाहिँ आदिवासी जनजाति त मेमे नेवा त्यस्तो चाहिँ नेवा त्यसमा या जस्तो नेवा र मेमे आदिवासी जनजातिले चाहिँ छौ समन्वय या नेवा दुने डु चाहिँ विभिन्न जातीय चाहिँ सङ्गठन त्यस्तो समन्वय या हो बुद्धिजीवी त्यस्तो समन्वय या हो मतलब महिला त्यस्तो पत्रकार त्यस्तो युवा त्यस्तो डक्को नेवा त्यो विभिन्न क्षेत्रले चाहिँ छरेज या नेवा त्यस्तो समन्वय होइन चाहिँ ठुके चाहिँ छौ टजीको आन्दोलन चाहिँ विकास या चाहिँ सिवे खख आयो चाहिँ 22 गते चाहिँ नेवा ल्याम त्यस्तो चाहिँ परिचालित या नीति चाहिँ यसले छौ कार्यक्रम या तिनीहरू होइन चाहिँ विभिन्न क्षेत्र क्षेत्र चाहिँ नेवा त्यस्तो चाहिँ ठडा हे अहिले नेवा नप नप चाहिँ आठ नेवा दण्डङ्ग आठ नेवा स्वायत्त राज्य नीति चाहिँ नेवा ढङ या चाहिँ ऊ प्रेरणा चाहिँ मेमे आदिवासी जनजाति महिला मधेसी खस समुदाय त्यस्तो त गर्न बिउ चाहिँ चिसमा चाहिँ प्रेरक ज्याजो चाहिँ नेवा त्यस्तो यहाँमा आवश्यक छ दु उके नीति नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति ज्याजो त पिटबी हजुर थैसिमे गो संविधान नापाङ्गो संविधान सभा ख नापाङ्गो संविधान सभा संविधान जारी आएको अन्तिम यी वैजनसँग यसले नेवा त लगायत पनि छ आदिवासी जनजाति त्यो छ सोनिग बन्द लगायत नेपाल नेपाल सोनिग सडक चाहिँ क्वाक्यो ज्याजा त आन अजाउ ज्याजो त हेमार घाटेपछि नेवातेको अझ चाहिँ सहज जस्तो आम नेवातेपछि सहज निनिउ खस सङ्घर्ष समिति थुक्रहे सतक पाक्यो सतक सशक्त ज्याजो त हेमार घाटेपछि खुवाउँ चौटो सङ्घर्ष समिति थैयाको ज्याजो हेपछि गुल्टको सम्भावना थो आठो चाहिँ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन चाहिँ यु सुङ्गु ज्याजो त तय आउनु गथे कि चाहिँ 21 गते निसे अकुपाई बानेश्वर ऱ्यादी सोनु टक चाहिँ बानेश्वरे हुना चिसमा चाहिँ छेउ सांस्कृतिक ढाकी लगायत चाहिँ अन्न प्रदर्शन या जनप्रदर्शनी चाहिँ कार्यक्रम त दु उके नीति छौ दु अहिले चाहिँ आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल नै 6 गते चाहिँ 9 गते टक बानेश्वर चाहिँ अन्न चाहिँ चिसमा चाहिँ संविधान सभा घेराउ कार्यक्रम त दु नप नप ठोयावे ठोया कार्यक्रम त चाहिँ जोल्लका मतलब ठो ठो कार्यक्रमै चिनेवा त्यो सक्रिय सहभागिता दुईमावे जुल नप छि चाहिँ हान ऊ नाप नपे चाहिँ उनी मेमो कार्यक्रम त न चिसमा चाहिँ जना हुने चाहिँ दुई चाहिँ सडक पाठी उठाथे चाहिँ चिसमा बन्दै कार्यक्रम आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल न टैमर्नी चाहिँ नेवा सायद राज्य मङ्का सङ्घर्ष मन्त्री न टैमर्नी अब बन्दै कार्यक्रम चाहिँ विभिन्न राजनीतिक दल देख्न यप्पु बन्द टौरिया हामी चिन इभिन नाप्नापे बन्दै कार्यक्रम टेबले छखे जो बन्दै चाहिँ नकारात्मक असर डेडु हाम्रो सन्देश चाहिँ बामलाको निठुम छ नी चाहिँ दबावमूलक कार्यक्रम अपचि जोडिएन त्यही हजुर आथु गु आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल खट आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालपट्टि ज्याजो छ यहाँ फरक कठाइपट्टि ज्याजो छु भयो ठाउँ सम्भावना थो सङ्घर्ष समिति बिउपट्टि मुख आज वो आन्दोलन त चिसो बिउ वा आन्दोलन सफल या सक्ने परिचालन दियो नपछि चिउए न ती ब्यानर चाहिँ हान छौ दियो ती सडक कार्यक्रम त चिसो हे ती सल दिया थुन्डु उके चाहिँ भुलै बैठक निर्णय मजुनी आयु बैठकमा चाहिँ चिस चाहिँ ऊ किसिम चाहिँ अब आन्दोलन तय पूरक जी किसिम चिवे खालो न चाहिँ नेवा सायद राज्य मङ्का सङ्घर्ष समिति ब्यानर नु चाहिँ आयोजित सडक कार्यक्रम त हेर्छ हजुर नरेश तामाकाजू चाहिँ यी व्याधिलाई अहिले थोको आन्दोलन यहाँ चाहिँ तयारी जाँचौँपट्टि विषयले जानकारी व्याधिलाई छिटो एकको शुभ्याति सञ्चालन शुभ्याति वेकख नरेश तामाङका नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति दुथानचोङ छोको खतक नेवा देव राष्ट्रिय सङ्गठन नेवा दे दबो या नाय नरेश तामाङकार वेकलिसे सहल वेकख मङ्का सङ्घर्ष समिति थिति कथ या आन्दोलन या ज्याजो त तयार आगुदो कि मध्ये आयो नीति यिनका थिति कथ तयारी नि यहाँको जुगुदो आर्थिक व्यवस्थापन युपति जुल अथवा या सांस्कृतिक पक्ष युपति जुल प्रशिक्षण युपति जुल अथवा तिथि जनजाति संस्था तलिसे समन्वय यहाँको स्वयंसेवक तलिसे स्वयं नाप ल्यामतेको भेला यहाँको पाला जुल अथवा त्वा भेला जुल अहिले नेवा राज्य स्तरीय क्षेत्रीय सम्पर्क यहाँको पाला थो तिथि कथा चाहिँ पाला घटकीय दुछान चौपिन्द जिम्मा बिगु निर्णय यहाँको डो थो निर्णय घाटैपति नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति दुछान चौको घटकीय नायपिनी भए उपस्थिति जुगु ख फेब्रुअरीको 22 गते यसले छौ प्रशिक्षण अथवा चाहिँ प्रचारात्मक प्रशिक्षण दिएको जोगो थो प्रचारात्मक प्रशिक्षण ज्याजो लिपा नेवा त्यसमा थगै कथा आन्दोलन ज्याजो यही तगाट आउँदो थो ज्याजो गब्लेतको वैख ठोडा सो चिसम 22 गते तके पिमा नि ठुकेले चाहिँ नेपाल मन्दिरले यी नकोचाएको जुल नेपाल मन्दिरले पाखे जिटाउन मन्द उजाउँदै छ ब्या शुभ्या प्लास्टिके मिचा गुब्लेहे मछेले थोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठब ठब परिवार या त बचेन दिस पस बोने बले हाकुगु प्लास्टिके मिचाय पलेसा काप वा भोय मिचा जग छेला दिस ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेको दुनिया फोहोर सतक चुकावा गल्ली न्होने लाथे वांछे गोबानी तोतिनु फोहोर वांछ धया तगो थासे जगवना फोहोर वांछ या सहर सुचुकुचु यागुजिया ग्वालियानु ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेकु जीवा नेपाल देया जीवा ये महानगरपालिका ढेबया मेट्रो एफएम पीपी फुटी खो मेगा हर्जे मस्ते को नीति का ढाका चना को थोड़ी जाजो मजा खेल ने तो नौ चौबे सकल के यहाँ किसा भिंद दुनु ग्रहण सियान लस्को सियंचना के यहाँ किसा भी थोड़ी जाजले छिमेक नीति ठी ठी कथा या खकनी को यह नवचना को ख अनेक कथा या ये पीछे चौंगो शिक्षा मूलक जानकारी मूलक मनोरंजनात्मक जानकारी छिमेक नीति बीगो यह नवचना को ख ठो चले थौना था जागे जानकारी छिमेक नीति जनावचना को ठो थौ दक्ले नापा छप कलम या बारे चिंता कने कलम त्यो चिता आखा चुहे त मरेको मगाएको ख आख भुनीको नीति आख भुनी पिन्छ अहिले आख भुनी पिन्छको मुख आख मोमा पिन्छ त कन भुनीको टोची ढुङ्गो पिन्छ न कलम ढास मिचा कानाति तको हेर्दै न्याथे यहाँ बि मनो त स्व इम्स मे कलम कानाति तको ढै मचा निसे तर्क पिन्छ त कन कलम खाएको बानी धो मस्ते छ स्कुल ब्यागे कलम टेबु यन्त खसा त तर्क पिन्छ थको मिचा अथवा मिचाको मुख गब्ले गब्ले ब्यागे कानात लास ब्यागे न कलम तैति रहेको दै थन झि कन्टिनको इ लिसे हिराउङको कलम या बारे ख थौया बजारे अथवा थौया आधुनिक इ बजारे सुयोगो खसा तस्क बाबा लागो तस्क बाबा लाको डिजाइन देखा तको पिहेन न्याको ढो दङ्गु निसे कया तस्क ठिकेको तको पिहेन चिस न्या न्या भई अथवा खङ्के भई तस्क दङ्गु कलम गाता हेबले पिहेन गराले थौकने दर्पेन छपैया न्यारका निसे अझ ठिकैको ढ्याउ खस डट पेन तर कि जेल पेन ढकान चाहिँ थाहै अझको पेन त न्याउ खस सच्ची सत्यताको निसतको हो या सतको पेन त न चिस न्याटो उनीको मुख ठिसमे कहे ठिकैको पति न पेन चिस न्या भई अथवा खङ्के भई न्याएको ढो गुगु बजारे न्याय त तै मियतिताको ख तर पेन गुगु स्वरूप चिस थौ खन चाहँदो अझको स्वरूप टास नपाएको जमाना मखो थौकने चिसा थौकने चिसा गुगु स्वरूपे पिएन त खङ्का चनाउको दो नपाएको स्वरूप टासा आएको ठ्याउको तिमको नपाएको जमाने आएको स्वरूप या पिएन चिसा खङ्की फैमको नपाएको जमाने मेगो या स्वरूप या पिएन ख नपा नपा मनु तेस दक्ले नपा आह चुएको सुरु यागो इले प कठी छटवा च कया उकी चुए पाखे चित्या जुया समुसे चङ्क खोख यही अथवा चाहिँ तासायन्ते दौडै अलि उकी मसी ठुना चोइगु ख बोडे चोयमासान अथवा फोटे चोयमासान अबले फोड गान अझ बालको डुगुमको सीमा हटन्यागुली अथवा गणन चोयमा लासा तथे प कठिया त चोका लुका उकी मसी ठुना आख चोइगु ख उकी तहे उगु इलानिसे कलम ढका ताइगु ख तर थो अप्यासको फुलाङको इ त गयन खास मखो झी बाजा अजी पिन्छ झी त कनताको हे खख ठोया निहला मनुतेस थपिने विचाय त तस्बिर वा चिन्हय रूपे गुफाय अङ्गले चमुको कताचा गाउङ्क किया अथवा छ्याना कियतैगु ख ठोया लिपा स्वा सिमाय रस अथवा जनावर तेको हि थपिनेको पति ठुना उकियाटे पिनय रूपे ज्याक्याको टक यन हगो ख ठया लिपा चाग यङ्गुवा आदि ठुकेन चुएको यन हल चागल चुएबले न गब्ले गब्ले आँखा ठ्याउ चुए जिउस अलि यङ्गुवाल चुएबले छन् आँखुको आँख उहीको हे झुल चिनिया तेस पौ चुएबले उटियाको स पाखे डेग त तको ब्रस पेन ब्रस पेन्टिएको ख ठो पेन ठौ या आधुनिक पेन वेसमे न्या बाखाउँझुल अथवा खझुल ओसुया न्याउतक मनुख चोसाई रूपे सुसु चोला दाएको ख आय आधुनिक पेन सुना डेक लेस ठोया ठ्याक्क लिस रास आटकन सुनान पिकाफोको अवस्था मरो तर पेन या आविष्कार या श्रेय इजिप्ट नापा नापा मिश्र लगाए इजिप्ट यपि मनु तेस दिएको कुराका व्यतीतको ढो इम्स आधुनिक स्टिलिया बल पेन ठे चङ्गो लिय कुचाया त छपु चोका लुगो कति थिएँ यहाँको लिए उकी चिना बिएको ख तर लात पौ चुएको सिलसिला युनानी तेस दक्लै नापा थौ सुया ठ्याउँ ठ्याउँ पेडो द न्य सूर्याको ख एमिस ठी ठी तातो कुहेँ व किसियाको द पाखेँ पेन थे डेका छेलिएको ख इम्स उकी मैन इला तहको लोटे चुएको ख ठयाँ लिपा इम्स ट्युब ठे दुने ककताओ पेन थोया लिपा इमसा ट्यूब थे दुने चंगो थासे कासाया छताजी स्प्लिट पेन देखला कुकिया तो मोशी थुना पेपरा पेपरे चुएगो ज्या काईगो खा ट्यूब या तो इमसा तला और रस्या तो तेरंगा उकी चोया यंकी बले उकी पेन या ज्या काया फैपती कठा इमसा विकास आगु जला थोया विकास स्वरूप इलावना थोया आधुनिक पेन या विकास जोगो खा ठोजुला ईलिसे हिलाउनको पेन अर्थात कलम या बाख त्यहाँ त जसं कलम लगाथै तर डट पेन फाउन्टेन पेन या होय जसं ठुके छौ हिलाउनको रूप या बाख छिम त कनको जुल आठोन गाछी पलक मेस पनि नेको पाके भने नेनुका मेगो खछिम त कनि नि थि उएको जे बचनको दिपारङको हाक्नाना किङकि जबि चिन्ता लसको स्यामचन्दा छिमसा निना चुनतोङको दु ठोइले ये महानगरपालिका निभया मेट्रो एफएम गुइपी फुटेको मेघार्जे मजा खेवा ज्याझ मस्तेको नीति नका मुक मस्तेको नीति सका जना वचनको ठोक ज्याझ मजा खेवा ज्याझ ख आ मजा खेवा ज्याझले छको प्रसंग या त थन निभया तिनाको ठो ठो प्रसंग ठो घटना भारतियाको ख भारतीय सारण भागो जिल्ला छको घटना ख अन या छगो स्कूले सुत्ती जुइव मस्त दक थथको छे ल्याउन थोडा स्वाभाविक छ के सुत्ती जुइव सुन स्कूले चुनचुनी मको दक छे छे ल्याउने ख आन छि स्कूले उनीले स्कूल सुत्ती जुइ सार दक थथको छे ल्याउने गुलगुली सिया रास ट्युसन क्लास बाउन्यो स्कूल अन तो उचलन दो तर अपोठे मस्त रास स्कूल सुत्ती जुलि के थथको छे ल्याउने तथे भारतीय सारण जिल्लान स्कूले छुट्टी जुइव मस्त थटको छे ल्याउन त छम मचा रासा क्लास ए थु सुंगो चुनचुन दकु मस्त ल्याउने ढंगान छम मचा क्लास ए सुंगो थते निनि तें तो पत जाका स्कूलिया पिउन अर्थात स्कूले बो सुचुकु चयै म ख स्कूले सुचुकु चयै म मनो अनि क्लास ए सफाई आटा रका उगो क्लासरूम एन सफाई आटा ओहला उगो क्लास ए सुचुकुचु या त ओम उम मनो मनो ख व विद्यार्थी मचा अथे क्लास ए तो फेटना चुनचुंगो ओय त खंकल अनि ओय त खना नियन छछा छे मौनगो छुट्टी जिरो कुल का आछ छे हु दको मस्त वन कुल छजको छा थन चुनचुनगो तगा नियन अले थते अनुचुनचुंगो खना नियमले उम विद्यार्थी ताल बान जित नापहे त हेत ढंकल नम्बर गाक महल रका थासा ला नै ओके जि छे वनि मखो ठो खन्जना वो मचा त प्रिन्सिपल थाय यंकल प्रिन्सिपल न अलि ओया त ठेका बिल बाबु आ खया छु फाइदा मरो छ तठेन लगनशील जिया मेहनत याको खसा पक्का है सफल जी यदि छ थम ढोंकाको ढका तैको खवा चाके ढोंको खसा छ तथे लगनशील जिया मेहनत याका प्रण याको प्रणियामा थटे प्रणियात्र रहेछ छिम्बान प्रणियात्र गर्दा रहेछ झि छिम्बायत न तयबी कि म छन् त छु यही मखो प्रिन्सिपल या ख इन्जिनियर ढुङ्गा विद्यार्थी उम विद्यार्थी लगनशील जिया मेहनत यानि इन्कीको वचन बिल अले तय कथ वो वचन बिउ कथ उम विद्यार्थी मेहनत न यानि यंकल अलि लिपा फाइनल एग्जाम अर्थात वार्षिक परीक्षा या लिपाङको परीक्षा वा वार्षिक परीक्षा उम विद्यार्थी यो को नम्बर जक हगु मखसे क्लास ए दकले नापाम विद्यार्थी अर्थात फर्स्ट तक न जित सफल जुल थटे फर्स्ट जित सफल जुम विद्यार्थी मेपिन सु मखसे भारतीय उम विद्यार्थी का तैम गो सारण जिल्ला इम विद्यार्थी ख वो विद्यार्थी मेपिन सु मखसे राजेन्द्र प्रसाद नायम ख गुम राजेन्द्र प्रसाद तैम विद्यार्थी लिपावना भारत दिया है दक्ले नापाम राष्ट्रपति तक जुई सफल जल यदि उगु इले वो प्रण मयागो खासा अब वो नंबर एक को महल रहा लानै दगा तागो ग्याचको वो छे मौसी चुनचुको खासा सायद राजेन्द्र प्रसाद तैमा थौ भारतीय नापाम राष्ट्रपति जोगो मखैजी गुगु कथा प्रिन्सिपल या खन्जना वो प्रण या त प्रण या ढुङ्गा वे कथा वो मेहनत न या त के लिचो कथा वहाँ यो को नम्बर जको मको क्लास ए दकले नपाम विद्यार्थी तक न जित सफल जुल लिपा वना ओयाको सफलता थन्तक थेन कि भारत थेजाको देया नपाम राष्ट्रपति तक जित सफल जुल आठो खनुङ्गा जिन छिन्छ छु छु ख कनि तिनाको दो काटायो न चिस झ्याप्ले खना चुनाको सोई चुनाको झ्याकेले छेना चुनाको अलि चिस ओ छ्या जी गुगो थाउँ जी रका चाहिँ फिका मचनाको पति खाउ चिन्त कन्टेनाको दो चेसा झिगु सासा ल्याबले फौठा जोसा खनिदै तर क्वाठा झिगु सासा खनिदै मख थटी छाया झिले सा थटी झिगु गाटेको फौठा सासले दैगु बाफ्यकन फौसे चनी अले ओ द्रव्य रूप कया खनिदै कवै तर क्वाठा अथवा तालाय इले वा तानोगो इले रास अथे झि मख अथे चिसा मे स्प्रित भुली बले झिगु मे खौसी चोंगो अनुभव जी सुन कथा स्प्रे यले झिगु मे खौंगो कथा अनुभव जी उकी मध्य न स्प्रिति खलाय खस ठुकेला जने खौकीगो अनुभव जी थते छ्याजी गाटाले स्प्रिति कोठनांक कम जीगो कारण थो साधारण तापे हे मय ताप कया फसे बयावनी मय तापक्रम ठुकी याना कम जी अले चित मे झिगु मगु क्वान्चोचोङ खा व क्वान्चोङ इलेक्ट्रो स्प्रिट लातरा गाता लास ठोके झिगु मय त खौगु अनुभव झिगु ख अथे मट च्याके भले विशेषना टुकी मट अथवा इताथन्यावटी मट वा मैन मट च्याके व मैन मट च्याके भले मट या जला झ्याब्ले थसोया चुन्चोको दै मट या जला झ्याब्ले थसोया चुन्चोको दै सिम ट्युबलाइट सयान छुन कठाया मट च्याके भले सलाई जुइमा वा मिच्या किबले न वो थसोया चुन्चो खोद्दै थते छाया झिले छ छाया रहेछ जला थगो फे या झख चोङ्गो जला थगो झख चोङ्गो फे या त क्वाका बि थो फे या त क्वाका बि अलि फे क्वाटकी यौसी चुन्चुनी फे झट्टुसी चुन्चोङ्गो या त क्वाया सार कि यौसी चुङ्गा बि अलि यौसी चुनीको जुया हे याक्न हे वो चुए भयो भनी अलि फस जला या त न थलिसे थट सारा यङ्कीको ख ठुकी याना चिसा मिच्या कि उले सलाई जिमा मैन मत जिमा टुकी मट जिमा अथवा ट्वाडिवाले च्याकी मट जिमा इता मट जिमा देवा जिमा थच्या कि उले थसैको ख अथे झिगो लाहापतिने लाहातुतीय पतिने व्यवैगो लुसी ठुल लुसी ताहक जुया ओलकी ताहक जुया लायगो भाग चुया था ओलकी ठोप लुसी रहेको सिरुङ्की थोटे सी ढुङ्गीको जोग्ने चिस छुन चाइमख उकिहे चिस ठुकेट चानो छोटा गाता लासन ठो चिस छप्टिए स्या मचाइको ख ठो छोटो छोछो सिके भएको ख अठो सिके भएको ख या नाप नाप हाक्न छि छटा चम्मे निनेको पाक्यो भने सो खरी जिला किन किसान भी आठवें में नपना पर हकना ना छटवाया तो जानकारी चिंतित भी थोड़ा शीघ्र ते माँ को खंखा समुद्र या लॉ अपोर्ट हैं चिस्वा वही समुद्र या लॉ अपोर्ट हैं चिस्वा वही थाटे चिस्वा वही कुछ है लिसा ठोकास का चीज़ है शीघ्र पृथ्वी या सतह दही को चीव म्यूमे को खनिज पदार्थ वावई बोले सुई का यंका खुशी लावनी खुशी हकना खुशी दिवला भावना चुनी को जला अलग खुशी हकना भावन खुशी भावना वह खुशी हकना समुद्रे भावनी ठुकठा समुद्रे मुनाचुन्द्र को ला वास्पिकरण जया वह हाजया वह बाफ जया व्यावनी तथे वास्पिकरण जया बातावलने लग जावनी उकी हकना वावे की ठुकठा समुद्रे ये ला तिथि प्रक्रिया चाचा हिला हकना समुद्रे तो लावनी को खा तर समुद्रे मुंगो चिरासा समुद्रे तौले तू हैं तमादम मुनी को जगह जी वो थावनी मखो वह प्यावई मखो अन्य मुनाचुनी को तर लॉ या मात्रा जगह सक्रिय प्रणाली का ठां बाप जया थावनी को वावई को अलग खुशी लाना खुशी न्यावना समुद्रे लग जावनी को थप क्रम जातुनसनी थप क्रम जातुनी को कारण उकी गुगो चिया मात्रा दही को खा वो रासा अनुलक्षे तो समुद्र तो मुनाचुनी वो न्यावनी मखो ठोए कारण समुद्र या लॉ चिस्वा वही को खा समुद्र या लके चिया मात्रा अपोर्ट दही गुनी चिस्वा वही को खा ठो जानकारी नब नब आ रहा सा चीव जाजो इनो को चाहती हूँ जना ले जाजो न्याना सुन चुकनी चिपिंस सकेशिता ले जाजो न्याके तो प्राविधिक खेलन ग्वालें दी मत दाजो पूर्ण मोहर्द नेता यको यको सुबह बिशे थोंग या थोको जाजो पाखें जिना वंता उजाम फनतना थोंग तो बै सुबह